छु माया जलमा परे एकोहोरो भएको छु माया जलमा परे तिमीले माया मार्छौ कि झैँ लाउँछ घरि घरि धोका खाएका जानी तिर्खा लाए पानी धोका खाएका जानी तिर्खा लाए पानी धोका खाएका जानी तिर्खालाए पानी धोका खाएका जानी तिर्खालाए पानी धोका खाएका जानी यति चोखो बिराती मा शंका गरिरहनी यति चोखो बिराती मा शंका गरिरहनी ए बिराले सधैं मेरो आँसु झरिरहनी होला हो कि रुन मैले माया लाको होला हो कि रुन खोल्छौ भेट हुँदा सानो न त मनका कुरा खोल्छौ भेट हुँदा सानो के छ तिम्रो मनमा खै कसरी जानु मन फाटेर विरक्त हात काटेर रक्त मन फाटेर विरक्त हात काटेर रक्त मन फाटेर विरक्त हात काटेर रक्त मन फाटेर विरक्त किन तिमीले दुखै दिन्छौ यो दुखीको मन किन तिमीले दुखै दिन्छौ यो दुखीको मन मैले गर्ने यो मायामा के पुगेन भन दिन अरू केही छैन ज्यानै दिन्छु बहिनी भन्छौ भेट्न आयो गयो कहिले काहीँ आइज भन्छौ भेट्न आयो गयो किन किन तिम्रो माया बुझ्नै गाह्रो भयो माया के हो चल पाए क्याठकर खाए माया के हो चल पाए क्याठकर खाए माया के हो चल पाए क्याठकर खाए माया के हो चल पाए क्याठकर भेटेकै छु घरमा सबले खोजे पनि छेक्न भेटेकै छु घरमा सबले खोजे पनि छेक्न मन खुशी तिम्रै काखमा मैले रुन पाए यो मन खुशी तिम्रै काखमा मैले रुन पाए मन हलुङ्गो पारेको हो चित्त नदुखाए न टोलाए बोलाए सुर्ता पार्यो भने न टोलाए बोलाए सुर्ता पार्यो भने न टोलाए बोलाए सुर्ता पार्यो भने न टोलाए बोलाए सुर्ता पार्यो भने न टोलाए बोलाए लाग्छ म हो भाग्यमानी तिम्रो माया पाउने लाग्छ म हो भाग्यमानी तिम्रो माया पाउने ले बानी त मन पर्छ नि रुआउने हसाउने माया बोके मन भरि हरेक रातमा आउँछौ तिमी सपनी बनेर ब्युजी हेर्छु वरिपरि छौ कि त भनेर छैनौ साथमा पिर पर्छ अनि आँसु झर्छ छैनौ साथमा पिर पर्छ अनि आँसु झर्छ छैनौ साथमा पिर पर्छ अनि आँसु झर्छ छैनौ साथमा पिर पर्छ अनि आँसु झर्छ छैनौ साथमा पिर पर्छ चरी भए आउँथे उडी बेगानी हानी बढ्दै गाछ सपनीमा बरबराउने बानी झनै याद आइरहनी टाढा हुँदा पनि झनै याद आइरहनी टाढा हुँदा पनि झनै याद आइरहनी टाढा हुँदा पनि झनै याद आइरहनी टाढा हुँदा पनि झनै याद आइरहनी खुसी होला मन मिलनको दिन आउँदा कति खुसी होला मन मिलनको दिन आउँदा खाली मेरो यो सिउँदले तिम्रो सिन्दुर पाउँदा रात पछि बिहान आउँछ